खुसी नै दिएर ओ साईले खुसी नै दिएर हिजको गीत गाइदेऊ न सबले बरिलाई म सुका हाँसेर बरिलाई म सुका हाँसेर बरिलाई म सुका हाँसेर बरिलाई म सुका हाँसेर हामीले रमाइलो गरौँ परिलाई सम्झ मिलाछेर परिलाई सम्झ मिलाछेर परिलाई सम्झ मिलाछेर नाच्ने हो मजैले हो साईले नाच्ने हो मजैले हिजको गीत गाइदेऊ न सबले बरिलाई म सुका हाँसेर बरिलाई म सुका हाँसेर बरिलाई म सुका हाँसेर बरिलाई म सुका रमाइलो गरौँ परिलाई सम्झ मिलाछेर परिलाई सम्झ मिलाछेर परिलाई सम्झ मिलाछेर परिलाई सम्झ मिला तिमले नि साइला त्यो कम्मर भा नाचे छु साइली कमरै बाचेर हो साइली कमरै बाचेर हे दिने भए मलाई त्यो जो बान्देऊ न शिवजी साचेर हो साइली शिवजी साचेर को गीत गाइदेऊ न सबले बरीलाई मुसुका हाँसेर बरीलाई मुसुका हाँसेर बरीलाई मुसुका हाँसेर बरीलाई मुसुका हाँसेर यो दिनमा हामीले रमाइलो गरौँ बरीलाई सम्झिना छेर बरीलाई सम्झिना छेर बरीलाई सम्झिना देउराली म्युजिक प्रालीको प्रस्तुतिमा हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना सहित हिमाल बिसी र सविता आचार्यको संयुक्त तीजको कोसेली छमछमी नाचेर बरसैरा दिनको तिजनी आयो रमाइलो लिएर हो साइने रमाइलो लिएर नाचेर गाएर रमाइलो गरौँ खुसी नै दिएर हो साइने खुसी नै दिएर सुर सरोज थापा मगर र सविता आचार्य शब्द हिमाल बिसी र दीपक विश्वकर्मा लय दीपक विश्वकर्मा एरेन्ज यमन खनाल पीआरबीटी पुरुष आवाजको लागि 6054-2597 महिला आवाजको लागि 6054-2598 युटिएल 7732-7231 उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 98940-4000 But he likes sometimes he likes